छ भने गङ्गाको पानी भन्दा चोखो छ भने मेरो मनको बाटो गरे जिन्दगीमा आए तिम्रो दिलमा पर्खिरहुला हो मेरो मनको बाटो गरे जिन्दगीमा आए देव तिम्रो दिलमा पर्खिरहुला सँग लुकाउँ के छ र के छ र आफ्नै मन भेटी सम्झी चढाइदिउँला आफ्नै मन भेटी सम्झी चढाइदिउँला घम छाया जे फेरि नियो चोलामा चोला बनाइदिउँला हो पिरतीलाई देउता नै बनाइदिउँला के छ र जति सक्यो पुण्य किने सजाइदिउँला जति सक्यो पुण्य किने सजाइदिउँला चाहे राख चाहे फ्याँक तिम्रै खुशी तिम्रो लागि दुःख सबै उठाइदिउँला हो तिम्रो लागि दुःख सबै उठाइदिउँला तिमीले दिने माया अजम्बरी छ भने गङ्गाको पानी भन्दा चोखो छ भने मेरो मनको बाटो गरे जिन्दगीमा आए तिम्रो दिलमा पर्खिरहुला हो मेरो मनको बाटो गरे जिन्दगीमा